बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल अचेल मान्छेहरू बैमान बनेका छन्। अचेल मान्छेहरू बैमान बनेका छन्। बरु ढुङ्गाहरू भगवान बनेका छन्। अझै कतिन्जेल बन्दीमा पर्ने हुन् देश, अझै कतिन्जेल बन्दीमा पर्ने हुन् देश। न विकास न त संविधान बनेका छन्। बरु ढुङ्गाहरू भगवान बनेका छन्। मान्छेहरू सहर छिर्न थालेपछि, मान्छेहरू सहरतिर छिर्न थालेपछि पुरा गाउँघर सुनसान बनेका छन्। बरु ढुङ्गाहरू भगवान बनेका छन्। जबदेखि शौचालयमा ईश्वर राखियो, जबदेखि शौचालयमा ईश्वर राखियो, सबै मन्दिरहरू चिहान बनेका छन्। बरु ढुङ्गाहरू भगवान बनेका छन्। ज जसले सागरलाई प्यार गर्न सिकायो, ज जसले सागरलाई प्यार गर्न सिकायो, आज उसैको दिल चट्टान बनेका छन्। अचेल मान्छेहरू बैमान बनेका छन्। बरु ढुङ्गाहरू भगवान बनेका छन्। रूपन्देहीको सालझण्डी एक रहनुहुने रदीप सागरको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा हामी सुमधुर नेपाली गजलहरूका साथमा तपाईँले पठाउनुभएका गजलहरूको वाचन गरेर सुनाउनेछौ। कार्यक्रमलाई अगाडि बढाउँदैछु यो एउटा नेपाली गजलबाट। सनै उमेर देखी मन हर्न लागे, सनै उमेर देखी मन हर्न लागे। इन सुन्दरी जुलुम करन लागे हो, ईसा नहीं उमेर देखी मन हरन लागे। लागे हो सानै उमेर देखी मन हरना लगे फुलको बिछौनामा सुन्दर पाउ राखिदिउँला, फुलै फुलको बिछौनामा सुन्दर पाउ राखिदिउँला, हजार फुलका रङ्गै रङले तिमीलाई ढाकिदिउँला। एक क्षण सोच त हाम्रो जीवन कस्तो हुन्छ होला, एक क्षण सोच त हाम्रो जीवन कस्तो हुन्छ होला, सोढिम संसार झैं रङ्गीन संसार गुमाइदिउँला, हजार फुलका रङ्गै रङ्गले तिमीलाई ढाकिदिउँला। तिम्रा ती हरेक खोटलाई म आत्मसात गर्नेछु, तिम्रा ती हरेक खोटलाई म आत्मसात गर्नेछु, हजार फूलका सद्गुण सबै तिमीतिरै सारिदिउँला, फुलै फूलको बिछौनामा सुन्दर पाउ राखिदिउँला, हजार फूलका रङ्गै रङ्गले तिमीलाई ढाकिदिउँला। रोल्पाको डुबरिङ पाँच स्थायी निवास भई हाल मलेसिया रहँदै आउनुभएका शिवराज पुनले गजल लेख्नुभएको थियो। तीन शेरको यो गजल वाचन गरेर सुनाए। अब अर्को गजल ताप्लेजुङ खोकलिङ स्थायी निवास भई हाल बहराइन रहँदै आउनुभएका नेत्र विरलको छ। चार शेरको गजल यस्तो छ। न त मेचीले देख्यो न महाकालीले देख्यो, न त मेचीले देख्यो न महाकालीले देख्यो, न त आज देश रोइरहेको नेपालीले देख्यो, आफैमा पोख्त छन् व्यथा सुनाउनलाई, आफैमा पोख्त छन् व्यथा सुनाउनलाई, न त तराईया पहाडिया हिमालीले देख्यो, न त आज देश रोइरहेको नेपालीले देख्यो, मातृभूमि नेपाल आमाको मनको पीडा, मातृभूमि नेपाल आमाको मनको पीडा, न त आज देश बेच्ने त्यो जालीले देख्यो, न त आज देश रोइरहेको नेपालीले देख्यो, खडेरीसँगै चैत वैशाखको आँधी हुरी, खडेरीसँगै चैत वैशाखको आँधी हुरी, न त त्यो वसन्त ऋतु हरियालीले देख्यो, न त मेचीले देख्यो न महाकालीले देख्यो, न त आज देश रोइरहेको नेपालीले देख्यो। ताप्लेजुङ खोकलिङ स्थायी निवास भई हाल बहराइन रहँदै आउनुभएका नेत्र अविरलको गजल वाचन गरेर सुनाए मैले। अब अर्को एउटा साङ्गीतिक कोसेली राख्दैछु। तिम्रो मेरो सम्बन्धको बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल बादल पारी मायालुको घर छ अरे बादल पारी मायालुको घर छ अरे मलाई सँगै लाने उनको रहर छ अरे थाहा छैन कस्तो छ डरलाग्दो पो ठाउँ छ कि थाहा छैन कस्तो छ डरलाग्दो पो ठाउँ छ कि तर मलाई जानै पर्ने घर छ अरे मलाई सँगै लाने उनको रहर छ अरे जाउँ भन्दा म थोरै हिचकिचाएको देख्दा जान्न कि म भन्दे उनलाई डर छ अरे मलाई सँगै लाने उनको रहर छ रे मिलेर बसेका छन् शंका छैन कसैमाथि मिलेर बसेका छन् शंका छैन कसैमाथि प्रत्येकलाई एकअर्काको भर छ अरे मलाई सँगै लाने उनको रहर छ अरे जुडाएको भगवानले भन्छन् उनी हाम्रो जोडी जुडाएको भगवानले भन्छन् उनी हाम्रो जोडी मेरो उनको नाममा पिपल बर छ अरे बादल पारी मायालुको घर छ अरे मलाई सँगै लाने उनको रहर छ अरे अब नयाँ यहाँ विचार ल्याउँछौ अब यहाँ नयाँ विचार ल्याउँछौ कि त जीत या कि हार ल्याउँछौ बन्दुकको मात्र दोष कति बन्दुकको मात्र दोष कति कलमले पनि संहार ल्याउँछ कि त जीत या कि हार ल्याउँछ सम्बन्ध हो कि यो सम्झौता हो सम्बन्ध हो कि यो सम्झौता हो कुनै दिन यसले विकार ल्याउँछ कि त जीत या कि हार ल्याउँछ भगवान पनि बहिरो भइदिएछन् सायद भगवान पनि बहिरो भइदिएछन् सायद अब उसले नयाँ पुकार ल्याउँछ कि त जित या कि हार ल्याउँछ बा आमा त्यागी उसले स्वास्नी रोज्यो बा आमा त्यागी उसले स्वास्नी रोज्यो भन त्यसले कस्तो संस्कार ल्याउँछ अब यहाँ नयाँ विचार ल्याउँछ कि त जित या कि हार ल्याउँछ थापाथल इन्जिनियरिङ क्याम्पसका सन्तोष थापाको गजल थियो यो यसलाई वाचन गरे मैले अब फेरि पालो अर्को नेपाली साङ्गीतिक गजलको जीवनमा धेरै खोला तर्नु छ कति असल हुन्थ्यो होला कति असल हुन्थ्यो होला मेरी मायालु मायाको ढुङ्गाबाट तर्न पाए मायाको ढुङ्गाबाट तर्न पाए जीवनमा धेरै खोला तर्नु छ जीवनमा धेरै खोला तर्नु छ कति असल हुन्थ्यो होला मेरी मायालु मायाको ढुङ्गाबाट तर्न पाए मायाको ढुङ्गाबाट तर्न पाए मर्न त मारिन्छ कालैले पानी मैले यहाँ अघि कवि हाम्रो गजल भन्नुभएको त हाम्रो काली भन्ने बहिनी हुनुहुन्छ उहाँको लागि हो यो मर्न त मरिन्छ कालैले पानी मर्न त मरिन्छ कालैले पानी मर्न त मरिन्छ कालैले पनि मर्न त मरिन्छ कालैले पनि कति हस हुन्थ्यो होला कति हस हुन्थ्यो होला मेरी मायालु आँखैले घाइते भई मर्न पाए आँखैले घाइते भई मर्न पाए जीवनमा धेरै खोला तर्नु छ जीवनमा धेरै खोला तर्नु छ कति हसल हुन्थ्यो होला मेरी मायालु मायाको ढुङ्गाबाट तर्न पाए मायाको ढुङ्गाबाट तर्न पाए यो टेरा सर्दै हामी जान्छौँ नि सबैको लागि हो मेरो लागि पनि हो यो टेरा सर्दा सर्दै उमेरै बित्यो टेरा सर्दामा पनि धेरै आनन्द आउँछ तेरा सरदा सरदै उमेरै बित्यो तेरा सरदा सरदै तेरा सरदा डेरा सरदा सरदै सरदा सरदै सरदा सरदै सरदा सरदै सरदा सरदै सरदा सरदै सरदा सरदै सरदा सरदै सरदा सरदै डेरा सरदा सरदै उमेरै बित्यो डेरा सरदा सरदै उमेरै बित्यो डेरा सरदा सरदै उमेरै बित्यो तेरा सरदा सरदै उमेरै बित्यो कति हस हुन्थ्यो होला कति हस हुन्थ्यो होला कति हस हुन्थ्यो होला कति हस हुन्थ्यो कति हस हुन्थ्यो होला तेरा सरदा सरदै उमेरै बित्यो तेरा सरदा सरदै उमेरै बित्यो कति हस हुन्थ्यो होला कति हस कति हस कति हस हुन्थ्यो होला कति हस हुन्थ्यो होला तेरा सरदा सरदै उमेरै बित्यो तेरा सरदा सरदै उमेरै बित्यो कति हस हुन्थ्यो होला कति हस हुन्थ्यो होला भन्दियो कति हस हुन्थ्यो होला मेरी मायालु तिम्रो मुटुमा डेरा सर्न पाए तिम्रो मुटुमा डेरा सर्न पाए जीवनमा धेरै खोला गर्नु छ, जीवनमा धेरै खोला गर्नु छ। कति हसल हुन्थ्यो होला मेरी मायालु, मायाको ढुङ्गाबाट तर्न पाए, मायाको ढुङ्गाबाट तर्न पाए, मायाको ढुङ्गाबाट तर्न पाए, मायाको ढुङ्गाबाट तर्न पाए। चुपचाप चुपचाप आँखाबाटै, चुपचाप चुपचाप आँखाबाटै चलिरह्यो वार्तालाप आँखाबाटै, उताबाट निरन्तर गरेर प्रहार, उताबाट निरन्तर गरेर प्रहार गरिदियो सखाप आँखाबाटै, चलिरह्यो वार्तालाप आँखाबाटै, यसरी गरेपछि जुलुम ममा, यसरी गरेपछि जुलुम ममा, मैले नि गरेँ पाप आँखाबाटै, चलिरह्यो वार्तालाप आँखाबाटै, मेरो हजुरले मलाई फसाउन, मेरो हजुरले मलाई फसाउन थाप्नुभयो धराप आँखाबाटै, चलिरह्यो वार्तालाप आँखाबाटै, थमाएर गुलाब अनि धड्कनको, थमाएर गुलाब अनि धड्कनको, लिइएको थियो माप आँखाबाटै, चुपचाप चुपचाप आँखाबाटै, चलिरह्यो वार्तालाप आँखाबाटै। एउटा शृङ्गारिक गजल छ, उपयुक्त लागे वाचन गरिदिनु होला भनेर रामेछाप चिसापानी छका रामचरण श्रेष्ठले लेखेर पठाउनु भएको थियो यो गजल, यसलाई मैले वाचन गरेर सुनाएँ। अब मसँग एउटा छोटो पत्रसहितको गजल छ, यसलाई पठाउनु भएको छ दीर्घ छेत्री दीपले। उहाँको जन्मस्थान बुर्तिबाङ बागलुङ, हाल युएई आबुधाबीमा रहँदै आउनुभएको छ। लेख्नुहुन्छ, हरेक कुराको एउटा सीमा हुन्छ भन्छन् र त्यो सीमा नाग्नु हुन्न पनि भन्छन्। आज त मलाई अति नै भयो र म त्यो सीमा नाग्दैछु। आज चाहे अरूले मन पराओस् या नपराओस्, हुन त सबै कुरा सबैलाई कहाँ मनपर्छ र पानीको तिर्खा दुधले कहाँ भेट्छ र, जे होस् जस्तो सुकै होस् म त्यो सीमा नाग्न बाध्य छु। आज त्यो सीमा हो मौनताको सीमा। आजसम्म म चुपचाप रहेँ, मौन रहेँ, बुलबुल सुनिरहेँ, मनभरि गुनिरहेँ त्यो मिठासलाई, मनमै उनिरहेँ, जान कतै दिँदैन भन्दै मुटुमै थुनिरहेँ, तर मौन बसेर मन पराउनुको के अर्थ? यो प्रश्नले मलाई बारम्बार घोचिरह्यो अनि आज दुनियाँको सामु मलाई भन्न कहर लागेर आयो अनि मुख खोलेर भन्दैछु, बुलबुल तिमीलाई म मन पराउँछु, तिमी मेरो एक्लोपनको साथी हो, दुःखको साथी हो, म परदेशमा तिमीलाई भेट्छु या सबै दुःखहरूबाट टाढा हुन्छु, कापी र कलम लिएर बस्छु, लेख्छु, ती मेरा उकुस मुकुस भएका मनका भावना र व्यथाहरू रूपका हुन्छन् या बेरूपका त्यो मलाई थाहा छैन, तर कोर्छु तिम्रै सहारामा, तर तिमीलाई जीवन त भुल्ने छैन बुलबुल, टाढा रहौँ या नजिकको दूरीमा कुनै माप छैन, दूरीको कुनै माप छैन। त्यो पत्रपछि गजल पठाउनुहुन्छ दीर्घ छेत्री दीप, लेख्नुहुन्छ, न्याउली रोको सबले सुन्छ आफ्नै पाखा पखेरीमा, न्याउली रोको सबले सुन्छ आफ्नै पाखा पखेरीमा, म रहेको कसले सुन्ने बिरानीको अँधेरीमा, घाम जुन लाए पनि उज्यालोले छाए पनि, घाम जुन लाए पनि उज्यालोले छाए पनि, सन्नाटाले छाएको छ मेरो मनको मजेरीमा, म रोएको कसले सुन्ने बिरानीको अँधेरीमा, सपनाको महल चिउलाई बसी होलिन मेरी सानो, सपनाको महल चिउलाई बसे होलिन मेरी सानो, परदेशीको बाटो हेर्दै एकान्तको कटेरीमा, न्याउली रोको सबले सुन्छ आफ्नै पाखा पखेरीमा, म रोएको कसले सुन्ने बिरानीको अँधेरीमा। दीर्घ छेत्री दीपको गजल थियो यो, यसलाई वाचन गरे मैले उहाँको पत्र र गजल वाचनपछि। अर्को एउटा गजल रापाकोट एक स्याङ्जाका राजेन्द्र समासले पठाउनु भएको छ, उहाँको गजल यस्तो छ, उसका ती ललिते कुरामा जे छ, उसका ती ललिते कुरामा जे छ, त्यो भन्दा बढी छ छुरामा जे छ, अधुरै कहानी सुनेर नरौ, अधुरै कहानी सुनेर नरौ, छ सुन्नै बाँकी छ पुरामा जे छ, त्यो भन्दा बढी छ छुरामा जे छ, पितृ र सन्तानको छ नाता उस्तै, पितृ र सन्तानको छ नाता उस्तै, त्यागी त्यो माकुरा भुरामा जे छ, त्यो भन्दा बढी छ छुरामा जे छ, नसोध के हुन्छ भट्टीमा त्यस्तो, नसोध के हुन्छ भट्टीमा त्यस्तो, केमा छ सुन्दरी सुरामा जे छ, उसका ती ललिते कुरामा जे छ, त्यो भन्दा बढी छ छुरामा जे छ। स्याङ्जा रापाकोट एकका राजेन्द्र समाजको यो गजल वाचनपछि अब बुलबुलमा अर्को नेपाली साङ्गीतिक गजल। ज्योति पुंज आज हो वसुत पश्याम संगै हस्तै संगै रुदै वसुत पश्याम आऊ हामी मिली दुवै वसुत पश्याम हस्त यिनै साङ्गीतिक गजलहरू नेपाली साङ्गीतिक गजलहरूसँगै तपाईँले पठाउनुभएको गजल तथा पत्रहरूको वाचन सँगसँगै आजलाई उज्यालोको रात्रिप्रस्तुति बुलबुलबाट हामी बिदा हुने तर्खरमा छौँ। जाँदा जाँदै हाम्रो पत्राचार ठेगाना कार्यक्रम बुलबुल उज्यालो 90 नेटवर्कको रात्रिप्रस्तुति पोस्ट बक्स नम्बर 6469 काठमाडौँ नेपाल। इमेलका लागि बुलबुल एट युएनएन डट कम डट एनपीमा हामीलाई इमेल गर्नुहोला। बुलबुल प्रत्येक साता बुधबार र शनिबार राति 9:15 बजेदेखि 10 बजेसम्म तपाईँले उज्यालो 90 नेटवर्क मार्फत फ्रिक्वेन्सी मोडुलेसनको 90 MHz काठमाडौँ उपत्यका र आसपासका क्षेत्रहरू र त्यसै गरी विभिन्न एफएम स्टेशनहरूबाट देशैभरि सुन्न सक्नुहुन्छ। त्यसै गरी उज्यालो अनलाइन डट कमबाट पनि बुलबुल संसारभरि प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। यो जानकारीसँगै अब आजको प्रस्तुतिबाट उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे बुलबुल भास्कर गौतम तुवालोको गजल वाचन गर्दै शुभरात्रि भन्दैछौ। एका बिहानै नाङ्गो शरीरमा गएर के पूजा गर्नु ढुङ्गा मन्दिरमा गएर धेरै दिन भयो उसकी आमा नआएको आज पनि बोलाउँछ ऊ भिरमा गएर के पूजा गर्नु ढुङ्गा मन्दिरमा गएर के पैसा कमाइन्थ्यो गाउँघर छाडेपछि बाबुको गालीले सहर पीरमा गएर के पूजा गर्नु ढुङ्गा मन्दिरमा गएर पशुपतिमा वर माग्न घिन लाग्छ मलाई कालै कालो बागमतीको तीरमा गएर के पूजा गर्नु ढुङ्गा मन्दिरमा गएर अब त हरेस खाएँ भो यसरी भएन खै बेमौसमी धान लगाउँछु मङ्सिरमा गएर एका बिहानै नाङ्गो शरीरमा गएर के पूजा गर्नु ढुङ्गा मन्दिरमा गएर बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल